यस अर्पण स्थानीय समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, बीच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली, चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत, चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू, दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निङ एकाडेमी, म्याथ, साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी, खैरानी 4 पर्सा, नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि, मोबाइल 98452 46174। सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयगाहसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हुमाल। अब स्थानीय समाचार विस्तारमा। विश्व धुमपान रहित दिवस आज विविध चेतनामूलक कार्यक्रम गरी चितवन सहित देशभर नै मनाइएको छ। श्रुतिजन्य पदार्थमा कर बढाउ, रोग तथा मृत्यु घटाउ भन्ने नाराका साथ यो दिवस मनाइएको हो। विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्षको मई 31 तारिकमा यो दिवस मनाउने गरिन्छ। दिवसकै अवसरमा चितवनमा पनि आज विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ। दिवसको अवसरमा आज बिहान बिपी कोरेला मेमोरियल क्यान्सर अस्पताल नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखा, जिल्ला जनस्वास्थ्य कार्यालय चितवन, जिल्ला शिक्षा कार्यालय चितवन, हंस बहुद्देश्य सहकारी संस्था लिमिटेड र जिल्ला प्रहरी कार्यालय चितवन संयुक्त रूपमा प्रभात फेरी निकालेका थिए। नानगढको पोखरा बस पार्कबाट शुरू भएको सूर्याली लीलाचोक, पुलचोक, शहीदचोक हुँदै लाइनचोकमा पुगे कोणसभामा परिणत भएको थियो। र्यालीमा सहभागीहरूले धुम्रपान विरुद्ध चेतनामूलक ब्यानर र प्ले कार्डसहित विभिन्न स्वास्थ्य संगठनका व्यक्तिहरू, स्कूलका विद्यार्थीहरू 400 बढीको सहभागिता रहेको नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाका अध्यक्ष दिनेश कुमार चुकीले जानकारी दिनुभयो। दिवसकै अवसरमा अर्बुद रोग निवारण संस्थाले जिल्लाका विभिन्न स्कूल तथा सार्वजनिक स्थलमा होर्डिङ बोर्ड राख्ने तयारी विभिन्न संस्थाको सहयोगमा पहल गरेको अध्यक्ष चुकीले बताउनुभयो। कोणका प्रमुख अतिथि समेत रहेका बिपी कोरेला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डाक्टर सिबी पुनले क्यान्सर जस्तो प्राणघातक रोगबाट बस्न एक मात्र उपाय सुर्तिजन्य पदार्थको प्रयोगबाट टाढा रहनु भएको सुर्तिजन्य पदार्थको पुनः नियन्त्रणको जरुरी रहेको बताउनुभयो। डाक्टर पुनले उपयुक्त नियम कानूनको कार्यान्वयन गराउन नसक्दा र भएका कानूनहरूको पनि पालना नहुँदा धुम्रपान गर्नेहरूको संख्यामा वृद्धि हुँदै गइरहेको बताउनु भएको थियो। नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य नीलकण्ठ ढुङ्गानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका डाक्टर यदुचन्द्र घिमिरे, दानवीर लामा, गौरी प्रधान, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केयर सिंह गुदार, जिल्ला शिक्षा कार्यालय चितवनका प्रमुख रमाकान्त शर्मा, रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठ लगायतले बोलेका थिए। कार्यक्रममा हंस बहुद्देश्य सहकारी संस्था लिमिटेड, युथ क्लब, नानगढ रोटरी क्लब, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, होटल गङ्गोत्री सहितका संस्थाहरूको विशेष सहयोग रहेको थियो। यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुमपानका कारण नेपालमा वर्षै नै 15,000 जनाको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ। विश्व पूर्व सन्ध्यामा दिवसको पूर्व सन्ध्यामा हिजो यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो। नेपालमा 24% पुरुष तथा 16% महिलाले धुम्रपान गर्ने गरेको बताइएको छ। साथै मन्त्रालयले पछिल्लो 10 वर्षमा धुम्रपानका कारण ज्यान गुमाउनेको संख्या दुब्बर बढेको जानकारी दिएको छ। संविधानसभा सदस्य उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर 4 उम्मेद्वार दर्ता गरेकाहरूको आज अन्तिम नामावली प्रकाशन गरिएको छ। निर्वाचन तालिका अनुसार आज उम्मेद्वारहरूको नामावली प्रकाशन गरिएको हो। निर्वाचन तालिका अनुसार शुक्रबार उम्मेद्वारी फिर्ता लिने समय तोकिएको थियो, तर शुक्रबार कसैले पनि उम्मेद्वारी फिर्ता नलिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा जयनारायण आचार्यले बताउनुभयो। निर्वाचन तालिका अनुसार अब भोलि उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ। अन्य राजनैतिक दलहरूको यसअघि नै निर्वाचन चिन्ह प्राप्त गरी सकेकाले स्वतन्त्र उम्मेद्वारी दिएका जोखु महतो थाउलाई मात्र भोलि नयाँ चुनाव चिन्ह प्रदान गर्ने जनाइएको छ। यही असार 8 गते हुन लागेको संविधानसभा उपनिर्वाचनका लागि चितवन 4 12 जनाले उम्मेद्वारी मनोनयन पत्र दर्ता गराएका छन्। उम्मेद्वारी दिनेहरूमा पहिलो नम्बरमा राप्रपा नेपालका देवबहादुर ओस्ती, नेकपा मालेकी सृजना रुवाली, राप्रपाका रामविक्रम ठकुरी, राष्ट्रिय जनमुक्ति पार्टीकी जगदेवी गुरुङ, नेपाल मजदुर किसान पार्टीका पदम थापा मगर, एकीकृत नेकपा माओवादीका खुशीराम पाखरिन, नेपाल आमा पार्टीका कृष्ण प्रसाद दवाडी, जन प्रजातान्त्रिक पार्टीका कृणबहादुर अधिकारी, नेपाली कंग्रेसका रामकृष्ण घिमिरे र नेकपा एमालेकी दिलकुमारी राहुल पार्वती, नेपाल परिवार दलका केशव आचार्य र स्वतन्त्र उम्मेद्वार जोखु महतो थारू रहेका छन्। दलका उम्मेद्वारहरूले चुनावी प्रचार प्रसार अभियानलाई अहिले तीव्र पारेका छन्। नेकपा एमाले चितवन निर्वाचन क्षेत्र नम्बर 4 निर्वाचन प्रचार प्रसारको काम तीव्र पारेको छ। विभिन्न स्थानबाट पार्टी सम्पर्क कार्यालयको उद्घाटन र परिचालन, घर दैलो भेला र भेटघाटलाई तीव्र पारिएको निर्वाचन परिचालन कमिटिका संयोजक जगनाथ थपलियाले जानकारी दिनुभयो। सोही क्रममा भनपा 7 विस्तारित बैठक आज बसेको छ। भेलाले धर्मराज प्रसाईको संयोजक तथा सनत लामिछाने उपसंयोजक रहने गरी 151 सदस्य प्रचार समिति गठन गरेको छ। सो एमाले जिल्ला कमिटीका सदस्य तथा विशेष नगर इलाका कमिटी क्षेत्र नम्बर 3 सह इन्चार्ज भक्ति गौतमको प्रमुख आतिथ्यतामा भएको भेलामा जिल्ला कमिटीका सदस्य राम प्रसाद नेउपाने, राजु पौडेल, माया नेपाली लगायतको उपस्थिति रहेको थियो। भेलाले आगामी सोमबारसम्म सबै टोल कमिटी गठन गरी निर्वाचन प्रचारको कामलाई व्यापक बनाउने निर्णय गरेको छ। भेला भनपा 7 अध्यक्ष सनत लामिछानेको अध्यक्षतामा भएको थियो। यसैबीच एमाले पटिहानी गाउँ कमिटीले निर्वाचन परिचालन कार्यालयको आज उद्घाटन गरेको छ। एमाले केन्द्रीय सदस्य देवी गेवालीले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो। शुक्रममा बोल्दै केन्द्रीय सदस्य गेवालीले चितवन 4 कङ्ग्रेसले सधैँ धोका दिएकोले यसपटक जनताले पार्वती रावललाई जिताउनु पर्ने बताउँदै जनता सधैँ कङ्ग्रेसको पेवा नबन्ने बताउनुभयो। साना कम्युनिष्ट घटकहरूले समेत रावललाई सहयोग गर्नुपर्ने भन्दै गेवालीले वामपन्थीको मतलाई विभाजित नबनाउन आग्रह गर्नुभयो। गाउँ कमिटीका अध्यक्ष सोमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य झिल्लु तिवारी, क्षेत्र नम्बर 4 उम्मेद्वार पार्वती रावल, राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य विजय सुवेदी, प्रचार विभागका प्रमुख अरुण पीडित भण्डारी, क्षेत्रीय इन्चार्ज रामजी प्रसाद सापकोटा, जिल्ला सल्लाहकार सदस्य हरि सुवेदी लगायतले बोल्नु भएको थियो। यस्तै एमाले पटियानी गाउँ समिति निर्वाचन परिचालन कमिटीको आज गठन गरिएको छ। गाउँ कमिटीका अध्यक्ष सोमबहादुर गुरुङको संयोजकत्वमा 151 सदस्य निर्वाचन परिचालन कमिटी गठन गरिएको हो। एमाले केन्द्रीय सदस्य जिल्लु तिवारी प्रमुख अतिथि रहनु भएको कार्यक्रममा पटियानीका एमाले पदाधिकारी तथा सदस्यहरूको नामावली सहितको टेलिफोन डायरीको समेत विमोचन गरिएको थियो। संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा सरकारवालाहरूले जोड दिएका छन्। संस्थागत विद्यालय अभिभावक संघ चितवनको 2 जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्ने सरकारवालाहरूले यस्तो बताएका हुन्। कार्यक्रममा प्याप्सन चितवनका सचिव टिका चपागाईले संस्थागत विद्यालयलाई राज्यले हेर्ने दृष्टिकोण विभेदकारी रहेको भन्दै विद्यार्थीको अधिकार खोज्न उद्गत रहेको बताउनुभयो। संस्थागत विद्यालयको गलत प्रचार व्याख्या भइरहेको भन्दै उहाँले निजी विद्यालयसँग लिने एक प्रतिशत कर र विभेदकारी छात्रवृत्तिको विरोध गर्न अभिभावकलाई आग्रह गर्नुभयो। डेजी अवस्थी माविका प्राचार्य प्रेम रिमालले संस्थागत विद्यालयले केही गर्न सकेको छैन भन्नु गलत भएको टिप्पणी गर्दै निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको दावी गर्नुभयो। राम्रो शिक्षा प्रदान गर्न सकी आफ्ना छोराछोरीहरूलाई पनि सामुदायिक विद्यालयमा अध्ययन गराउने भन्दै रिमालले राम्रो शिक्षाका लागि अभिभावकहरूले अगुवाई गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले विद्यालयको सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल चलाउन निजी विद्यालयका सञ्चालक अभिभावकहरूलाई आग्रह गर्नुभयो। विद्यालयको मूल्याङ्कन गरेर मात्र विद्यार्थीको भर्ना गर्न पनि उहाँले अभिभावकलाई छाप दिनुभयो। कार्यक्रममा भक्ति प्याप्सन जिल्ला अध्यक्ष बेलबहादुर गुरुङ, संस्थागत विद्यालय अभिभावक संघका पूर्व उपाध्यक्ष विषय आलमसाल, भक्ति गौतम, संस्थागत विद्यालय शिक्षक युनियनका जिल्ला अध्यक्ष विष्णुहरि थापा लगायतले मन्तव्य राखेका थिए। कार्यक्रम संघका जिल्ला अध्यक्ष राजेन्द्र नेउपानीको अध्यक्षतामा भएको थियो। पूर्वी चितवनको एकमात्र सरकारी अस्पताल रत्नगर अस्पतालमा भर्खरै सुरु गरेको डायलासिस सेवाको बारेमा आज अन्तर्क्रिया गरिएको छ। डायलासिस सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने स्थानीय सङ्घ संस्था, राजनैतिक दल, नागरिक समाजसँग सुझाव संकलनको लागि अन्तर्क्रिया आयोजना गरिएको हो। कार्यक्रममा रत्नगर नगरपालिकाका कार्यकारी अधिकारी सहदेव प्रसाद श्रेष्ठले रत्नगरमा डायलासिस सेवा सुरु हुनु सकारात्मक भएको भन्दै अवसर नगुमाउन सबैलाई आग्रह गर्नुभयो। कार्यक्रम अस्पतालका प्रमुख कृष्ण प्रसाद पौडेलले डायलासिस सेवाको महत्वका बारेमा प्रकाश पार्नुको सो कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य माधव बर्यालले अस्पतालले सञ्चालन गर्ने सेवाका बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा नेपाली कंग्रेसका प्रतिनिधि उत्तम आचार्य, नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडी, एनेकपा माओवादीका प्रतिनिधि राजु अम्गाई, खैरिनी औद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चन्द्रप्रसाद सापकोटा, रत्नगर औद्योग वाणिज्य संघका महासचिव देवेन्द्र कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जनी अहमद शेखको अध्यक्षता भएको सो कार्यक्रम बद्री प्रसाद घिमिरेले सञ्चालन गर्नुभएको थियो। नवगठित खैरेनी नगरपालिकालाई एकीकृत गुरु योजना निर्माण गरी कृषि क्षेत्रको व्यवस्थापन गर्न स्थानीय वासीहरूले माग गरेका छन्। साबिकको सैनपुर, खैरेनी र कुम्रुज गाविसलाई गाभेर बनेको खैरेनी नगरपालिकालाई कृषि उपजमा आत्मनिर्भर बनाउन यस्तो माग गरेका हुन्। पूर्वी चितवनको चैनपुरमा रहेको ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडले आयोजना गरेको नवगठित खैरेनी नगरपालिकामा कृषि क्षेत्रको व्यवस्थापन विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्ने अगुवा नगरवासीहरूले यस्तो माग गरेका हुन्। कृषिको आधारहरूलाई आफ्नो जग बनाउँदै नगरपालिकालाई कृषि, पर्यटन र औद्योगिक नगरीको रूपमा विकास गर्न दीर्घकालीन रणनीति तयार गर्न उनीहरूले सुझाव पनि दिएका छन्। खैरेनी नगरपालिकामा पर्यटन, व्यवसायिक कृषि, तरकारी खेती, माछापालन, पशुपालन र प्राङ्गणिक र अर्ग्यानिक तरकारी खेती उत्पादनमा विशेष कार्यक्रमलाई जीवन स्तर परिवर्तन गर्नुपर्ने सहभागी नगरवासीहरूको धारणा थियो। कार्यक्रममा बोल्ने अधिकांश अगुवा नगरवासी नगरपालिकाको प्रत्येक ओडामा न्यूनतम एउटा कृषि उपज तथा बिक्री केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएका थिए। सोही अवसरमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष पूर्णदत्त भूषालले नगरपालिकालाई दीर्घकालीन कार्ययोजना बनाई विषादीरहित नमुना नगरपालिकाको रूपमा स्थापित गर्न माग पनि गर्नुभएको थियो। कार्यक्रममा स्थानीय विकास अधिकारी भरतमणि पौडेलले जमिनको भूगोल र बनोटको आधारमा भू उपयोग नीति बनाई नगरपालिकालाई कृषि क्षेत्रमा पकेट क्षेत्र बनाउनु पर्ने बताउनुभयो। संस्थाका सदस्य प्रेम नेपालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा आइपिएम पाठशालाका जिल्ला अध्यक्ष धर्मराज कडेल, जिल्ला पशु कार्यालयका प्रतिनिधि शालिकराम पौडेल, मानव अधिकार कर्मी मुकुन्द दाहाल, नेपाली कंग्रेस चैनपुरका देवी नेउपाने, नेकपा एमाले चैनपुरका प्रणबहादुर डल्लाकोटी, माओवादी चैनपुरका एकराज डल्लाकोटी र प्रपा चैनपुरका देवराज कणेल, नेपाली कंग्रेस खैरेनीका राजेन्द्र चौधरी, माओवादी खैरेनीका गोपाल परियार लगायतले बोलेका थिए। जातीय सद्भाव कायम गर्ने गरी संविधान जारी हुनुपर्नेमा देवकोटा समाजले जोड दिएको छ। देवकोटा बन्धु समाजको 10 औं केन्द्रीय वार्षिक साधारण सभामा सहभागी देवकोटाले सबै नेपालीमा भाइचाराको सम्बन्ध विस्तार गर्नु आवश्यक रहेको बताएका छन्। समाजका केन्द्रीय अध्यक्ष इन्जिनियर सरोज देवकोटाले देश विकासमा युवा वर्गको भूमिका महत्वपूर्ण हुने भन्दै युवा परिचालन गर्ने राज्यको स्पष्ट कार्यक्रम हुनु आवश्यक रहेको बताउनुभयो। देवकोटा समाज राजनीति गर्ने संस्था नभएको स्पष्ट पार्दै उहाँले सामाजिक अभियानमा समाजले आफ्नो दायित्व पूरा गर्ने बताउनुभयो। सो अवसरमा देशभर रहेका देवकोटाको वंशावली तयार गर्ने, जिल्लामा रहेका समाजको आपसी समन्वय विस्तार गर्ने लगायतका विषयमा बहस चलेको थियो। देवकोटा नेपालका 63 जिल्लामा बसोबास गर्ने गरेको भए पनि देवकोटा बन्धु समाज 43 जिल्लामा मात्रै विस्तार भएको छ। नेपालभरि करिब 90,000 देवकोटाहरू रहेको तथ्याङ्क रहेको छ। सो अवसरमा महासचिव रामप्रसाद देवकोटाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समाजका चितवन उपाध्यक्ष केशव देवकोटाले जातीय आधारमा विभेद गर्ने संस्कृति मौलाउन नदिन संस्था लागिपर्ने बताउनुभयो। उहाँले देवकोटा समुदाय केन्द्रित क्रियाकलाप भन्दा पनि सामाजिक आवश्यकता अनुसारको कार्यक्रम गर्नेतर्फ संस्था लागेको जिकिर गर्नुभयो। रत्नगर 8 आज भएको निशुल्क पशु शिविरमा 220 पशुको स्वास्थ्य परीक्षण गरिएको छ। हरियर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याक्टको आयोजनामा शिविर भएको हो। पशु जाँचका क्रममा बाँझोपन, जुका, नाम्ली, किर्ना परेका जस्ता समस्या देखिएको र निशुल्क औषधि पनि वितरण गरिएको संस्थाका अध्यक्ष शिवकान्त पौडेलले जानकारी दिनुभयो। प्याक्ट विभाग अधिकृत शालिग्राम पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संस्थाका अध्यक्ष रमाकान्त पौडेलको अध्यक्षतामा भएको थियो। चितवनको एक इट्टा उद्योगमा काम गर्ने मजदुरको मृत्यु भएको छ। हसना इट्टा उद्योग छिन्नेनीमा काम गर्ने चितवन गीतानगर चोक बजारका भुवन ढकालको मृत्यु भएको हो। केही दिन अघिदेखि बिरामी परेका ढकालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीकाले चितवनले सुनाएको छ। अहिलेसम्म उनको परिवार सब बुझ्न नआएकाले आज जिल्ला प्रहरीकाले चितवनले सार्वजनिक सूचना नै जारी गरेर सब बुझ्न परिवारलाई आग्रह गरेको छ। उनलाई यही जेठ 12 भरतपुर अस्पताल उपचारका लागि ल्याइएको थियो। नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजनामा आज भरतपुरमा स्थानीय इकाई कमिटिका प्रतिनिधिहरूलाई प्रशिक्षण दिएको छ। संगठनका पूर्व महासचिव रमाकान्त सापकोटा प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा संगठनका स्थानीय कमिटीहरू गाविस नगरपालिका र क्षेत्रका अध्यक्ष तथा सचिवहरू गरी 84 जनाको सहभागिता रहेको कोषाध्यक्ष पुष्पराज मनोठाले जानकारी दिनुभयो। कार्यक्रममा संगठनका पूर्व महासचिव रमाकान्त सापकोटाले नेतृत्व र व्यक्तित्व र पूर्व केन्द्रीय सदस्य लक्ष्मीकान्त चालिसेले स्थानीय कमिटीको बैठक कार्यविधिका बारेमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा संगठनका अध्यक्ष पूर्णबहादुर पुरीको संगठनका अध्यक्ष पूर्णबहादुर पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो। पूर्वी चितवनको रत्नगरमा आज क्षेत्र स्तरीय अन्तर्मावि वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ। निवृत्त शिक्षक समाज चितवनले साक्षर र सबै चितवन हाम्रो गौरव भन्ने विषयमा विद्यार्थीहरू बीच वक्तित्व कला प्रतियोगिता गरेको हो। 12 सहभागिता रहेको सो प्रतियोगितामा पञ्चकन्या उच्च माविका प्रदीप पौडेल प्रथम, जनजागृति उच्च माविका अभिषेक नेउपाने द्वितीय, नेपाल उच्च माविका सुस्मिता फरियार तृतीय र कङ्काली माविका सुनिता गान्धारीले सान्त्वना स्थान हासिल गरेका थिए। निवृत्त शिक्षक समाजका क्षेत्रीय अध्यक्ष मोहन प्रसाद भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला अध्यक्ष हरिप्रसाद आचार्य, केन्द्रीय सदस्य ध्रुवराज अर्याल, जिल्ला सचिव कमली कान्त घिमिरे लगायतले बोल्नु भएको थियो। फुलबारीको गणेश मन्दिरमा भएको नेपाली कङ्ग्रेसहरू शुभेच्छुक समन्वय समिति र जिल्ला पार्टी सभापति र नेपाली कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरे बीच अन्तर्क्रिया कार्यक्रम आज सम्पन्न भएको छ। अन्तर्क्रिया कार्यक्रममा लोकतन्त्र र लोकतान्त्रिक संविधान निर्माणका लागि आम पेसा कर्मीहरू, लोकतान्त्रिकवादी दलहरू नेपाली कङ्ग्रेसका उम्मेद्वारलाई विजयी बनाउनुपर्ने नेपाली कङ्ग्रेसका जिल्ला सभापति टेक प्रसाद गुरुङले बताउनु भएको छ। सोही कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघका ध्रुवराज पोखरेलले नेपाली कङ्ग्रेसका उम्मेद्वारलाई विजयी बनाउनु पर्ने पक्षमा जनमत तयार पार्ने कुरामा जोड दिनुभएको छ। उक्त कार्यक्रम प्रजातन्त्र शिक्षक संघका सामान्य संयोजक विष्णु गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। अर्विड बोर्डिङमा जारी अन्तर्विद्यालय क्रिकेट प्रतियोगितामा आजदेखि क्वार्टर फाइनलका खेल सुरु भएका छन्। आजको खेलमा भानु मेमोरियल र पञ्चकन्या विजयी भएका छन्। भानु मेमोरियलले युनिक एकेडेमी र पञ्चकन्याले स्काई राइडरलाई पराजित गरेका छन्। खेलमा भानु मेमोरियलका प्रकाश पनेरु र सोमनाथ खुरे सुरखेती म्यान अफ द म्याच घोषित भएका छन्। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, माधव कुमार नेपाल अध्यक्षमा उठ्नु पार्टीको विधानसम्म नहुने एमाले सचिव शङ्कर पोखरेलको भनाइमा तपाईँको विचार के छ? ए ओली पक्षको पक्ष पोषण, बी नेपाल पक्षलाई चिट्याउने काम, सी बोल्न स्वतन्त्र छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढे टोडा बिरगंज सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मगलिन मगलिन नौबिसे काठमाडौँ सडक खण्ड, मगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 056-5-63-063, मोबाइल नम्बर 98-5-50-61-743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहान पानी पर्न सक्ने, दिउँसो घाम लाग्ने र बेलुका फेरि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी स्वप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहितका लागि जारी गरिएको हो। हवस् त, साँझ 6:30 बजेको अर्पण स्थानीय समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। अर्पण टाइम चेन्ज, अहिले साँझको 7 बज्यो। यस अर्पण टाइम चेकको साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र